وسلام على عباده الذين اصطفى. بزرگوار بھائیوں، سب سے پہلی بات تو یہ ہے کہ مجھے مستورات کے سامنے ریڈیائی تقریر کرنے کی عادت نہیں. ریڈیائی تقریریں میں نہیں کرتا، میں تو جو سامنے بیٹھا ان کو بڑھا. دوسری بات یہ ہے کہ گجراتیوں کو جلسہ چلانا نہیں آتا. اب میں مہمان آیا ہوں، تم نے کیوں مجھے بلایا ہے؟ کچھ بیان تو کرو تو مجھے سمجھ میں آئے کہ مجھے یہاں کیا کرنا ہے. لاؤڈ اسپیکر لگا دیے، میں تو خالی ذہن ہوں، مجھے تو کچھ پتا ہی نہیں مجھے کیا کرنا ہے. اور یہ یہاں کی بات نہیں، گجراتیوں کو جلسہ چلانا ہی نہیں آتا. یو پی میں چلے آؤ، وہ آدھا گھنٹہ تو جلسہ چلانے والے لے لیں گے. دنیا بھر کی تفصیلات بیان کریں گے، اپنے ادارے کو اپنی پوری تاریخ سنائیں گے، کون بانی تھا، کیا تھا، کیا ہو رہا، کیا ایکٹیویٹیز، آدھا گھنٹہ تو تقریر کریں گے. تو مہمان کو ایک راستہ ملے گا تو مجھے اس موضوع پر کچھ کہنا. دیکھو، اللہ کی اور اللہ کی صفات ہی کی قسمیں کھانا جائے گی، اس کے علاوہ کی قسم نہیں کھا سکتا. اور یہ سورج جو مولانا صاحب نے پڑھی، اس میں تو کائناتی چیزوں کی، چار چیزوں کی قسمیں کھائی گئی. اور مسئلہ یہ ہے کہ اللہ اور اللہ کی صفات کے علاوہ کی قسمیں کھانا جائز نہیں. لہذا اسے سمجھو، قرآن میں جو کائناتی چیزوں کی قسمیں کھائی گئی ہیں وہ قسمیں نہیں ہیں، قسموں کا روپ ہے. اور وہ دلیلیں ہوتی ہیں اس دعوے کی جو آگے آئے گا. یہاں دعویٰ کیا ہے؟ کہ اللہ نے انسان کو بہترین صلاحیتوں کے ساتھ پیدا کیا ہے، نہایت شاندار سانچے میں ڈھال کر نکالا ہے. پرانے زمانے میں سانچا ہوتا تھا، ڈیبو، ڈیبو گجراتی میں کہتے ہیں، ڈیبو بھری گڈیا. تو شاندار سانچے میں ڈھال کر کے انسان کو نکالا ہے. اس سے مراد جسم نہیں، کیونکہ جسم میں تو اندھا بھی پیدا ہوتا ہے انسان، لولا لنگلا بھی پیدا ہوتا ہے، ہاف مین بھی پیدا ہوتا ہے، آدھا بدن ہے، آدھا بدن پالی زدہ ہے یا ڈیزیبل ہے یا کوئی بیماری. کہاں شاندار انسان ہے جو اندھا ہے، کانا ہے، لولا ہے، لنگڑا ہے، اپاہج ہے. ظاہر بدن وہ آدمی، ظاہر بدن تو اللہ نے جس مخلوق کو جیسا چاہا دیا. اس مضمون کو سمجھنے کا، لوگ طالب علم اعتراض کرتے ہیں کہ اللہ نے انسان کو بہترین سانچے میں ڈالا ہے. ڈالا ہے تو پھر یہ اندھا کیوں ہے؟ یہ کانا کیوں ہے؟ یہ چپٹا کیوں ہے؟ اس کے ہاتھ چھوٹے کیوں ہیں؟ یہ آدھا جسم خراب کیوں ہے؟ یہ ڈیزیبل کیوں ہے؟ یہ اپاہج کیوں ہے؟ یہ سوال پیدا ہوتا ہے. کا جواب میں سمجھا رہا ہوں کہ ظاہر جسم مراد نہیں، ظاہر جسم تو اللہ نے جس مخلوق کو جیسا چاہا ایسا جنا. اس میں کسی کو کوئی دخل دینے کا حق نہیں. کوئی کہے کہ ناک یہاں کیوں لگائی اللہ نے، یہاں کیوں نہیں لگائی، یہاں کیوں نہیں لگائی، اور یہ ناک پیچھے کیوں نہیں لگائی. کوئی کہے کہ کان یہاں اس سائڈ پر کیوں رکھے، یہاں سامنے دونوں کیوں کان نہیں رکھے. یہ سب فضول سوال، کیونکہ اگر یہاں کان لگا دے تو ابھی تو یہی کہتا کہ یہاں کیوں لگائے، یہاں کیوں نہیں لگائے، یہاں کیوں نہیں لگائے. تیرا سوال بتا یہ ختم ہی نہیں ہو. اس لیے اللہ نے جس مخلوق کے لیے جیسا مناسب سمجھا اس کا ظاہر بنائے. پھر ایک ہے ایبلٹی، صلاحیت. صلاحیت بھی اللہ نے مخلوقات کو مختلف کی. شہد کی مکھی है तैयार करती है, दूसरी कोई मक्खी तैयार नहीं करती। मक्खी नहीं, चौपाया भी शहद नहीं तैयार कर सकता, हाथी भी चाहे शहद तैयार करना नहीं कर सकता। तो इसी मक्खी को ये एबिलिटी दी है, वो रस चूस के लाती है, खा लिया। अब उसने पेट में से रस निकाला तो वैसे भी शहद बनकर निकला। ये एबिलिटी अल्लाह ने इसी मखलूक को दी। कुत्ता कहते हैं कि इतना जहीन और चालाक समझदार होता है कि बहुत से लोग तो गॉड को छोड़कर डॉग को पूजने लगे। आखिर कुत्ते में कोई सलाहियत है, ये भी तो लोग उसके दिलदादा हैं इतने। और हुजूर जब तशरीफ लाए थे तो अरबों के मिजाज में तो कुत्ता ऐसा घुसा हुआ था जैसा इन यूरोपियनों के मिजाज में कुत्ता घुसा हुआ। अगर कोई सलाहियत अल्लाह ने कुत्ते में रखी है जिसकी वजह से लोग उसके दिल दादा थे, अल्लाह ने पूरी सलाहियत रखी। बिया छोटी चकली जिसको कहते गुजराती में चकली, ऐसा घोंसला दरख्त पर बनाती है कि इंजीनियर नहीं बना सकता। हमारा इंजीनियर ऐसा घोंसला नहीं बना सकता और ऐसा बांधती है। कितने ही हवाओं पे झमेले आए, हिंसा है, टूटेगा घोंसला उसका, टूटेगा। जरा सा पतला सा उसने बांध रखा है, ऐसा पता नहीं किस तरह से बांधा है कि कितनी भी तूफानी हवाएं आए वो नहीं टूटे। ये अल्लाह ने उसको एक सलाहियत दी। घोड़ा, उसको अल्लाह ने दो राडर दिए हैं और यूं घूमते रहते हैं हर वक्त, और कहते हैं कि 10 माइल पर खतरा हो तो घोड़ा बांध लेता है, कड़के कड़ा हो जाए नहीं चलता। राडर तो भाई अल्लाह ने राडर घोड़े को दे रखे हैं पहले से। बहरहाल इसी तरह से एक मिसाल है, दूध, दूध वाले जानवरों के पेट में पैदा होता है, मादा के पेट में पैदा होता, नर के पेट में दूध नहीं पैदा होता है। तो भैंस और भैंसा दूध में भी ऐसा नजर आ रहा है, मगर इसके पेट में दूध पैदा होता है, इसके पेट में कुछ भी नहीं पैदा होता। बहरहाल इससे समझना है कि अल्लाह ने हर मखलूक को एबिलिटी दी, उन मखलूकात में इंसान को जो सलाहियतें दी है उसका कोई जवाब नहीं, फरिश्ते भी उनके सामने हाजिर। आदम अलैहिस्सलाम का जो वाकया आया था कुरान में, आदम अलैहिस्सलाम को पैदा किया, फिर आदम अलैहिस्सलाम के तमाम चीजों के नाम बतला दिए, फिर फरिश्तों से पूछा इन चीजों के नाम बतलाओ, फरिश्तों ने कहा हम नहीं जानते, आपने जितना हमें इल्म दिया है इतना ही हम जानते हैं, इसका इल्म आपने हमें नहीं दिया, हम नहीं जानते। आदम अलैहिस्सलाम से कहा आप बताइए, फर फर फर सारी चीजों के नाम बताए। फरिश्ते भी इंसान की सलाहियतों के बकदर नहीं, जिन्नात जिन्नात कहां से होंगे इंसान की सलाहियतों के बकदर। इसीलिए जब से इंसान पैदा हुआ है नबूवत में जिन्नात को इंसानों के ताबे कर दिया। बहरहाल इतनी बात मान लेनी चाहिए कि अल्लाह ने जो बातिनी सलाहियतें इंसान को दी इसका अल्लाह की मखलूक में कोई जवाब नहीं। अंधा है और सऊदिया का इमाम अकबर है ना, मादरजाद अंधा है और सऊदिया का सबसे बड़ा आलिम बिन बाज, बिन बाज रहे महुल्ला, मादरजाद अंधे वो मुफ्ती आजम थे सऊदिया। आज जो इस वक्त मुफ्ती आजम है वो भी मादरजाद ना बिना, नाम मुझे याद नहीं, हुमेद नाम है या पता नहीं क्या नाम। नीम इंसान है जरा सा, हजरत अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह तआला छोटे से जरा से कद के थे, हजरत अल्लामा इब्राहिम लंबे कद के थे, तो सबक में फरमाया मौल साहब इब्ने मसूद मेरे घुटने के बराबर थे। और ये तो हजरत उमर ने फरमाया इब्ने मसूद एक कट्टा है जो इल्म से भर दिया गया है, सीमेंट का कट्टा इल्म से भर दिया गया है। और जितने बड़े बड़े लोग गुजरे हैं सब जाहिरी बदन के अतबार से नहायत बदसूरत बदजेब, जाहिल बहुत बड़ा आदमी गुजरा, हरीरी बहुत बड़ा आदमी गुजरा, मुईदी और उससे भी बड़ा आदमी गुजरा, और सबके हाल क्या था, जाहिल इतना बड़ा अरबी का अदीब है कि वो रानी बोल सकता, कभी जिंदगी भर कोई ऐसा कलेमा बोला ही नहीं जिसमें रहा है, वो उसने एक जगह लिखा है कि मुझे मुझे किसी ने शर्मिंदा नहीं की, एक आदमी ने मुझे शर्मिंदा की, एक औरत ने, एक बुढ़िया ने मुझे शर्मिंदा किया, बाकी शर्मिंदा नहीं। उसने कहा हुआ है कि मैं रास्ते में चल रहा था, एक बुढ़िया आई, उसने कहा प्लीज 2 मिनट मेरे साथ आई, समझे बेचारी बुढ़िया का कोई काम है, मैं उसके साथ हो, वो एक दुकान पर ले गया, ले गई और कहा ऐसा, और ये कहकर वो बुढ़िया चली गई। अब मैं खड़ा हूं, ये क्या कहकर बुढ़िया क्या कहकर गई ऐसा, तो कहा मैंने दुकानदार से पूछा, वो दुकानदार से फोटो करा था, पहले क्या मेरे अंदर तो नहीं थे, जिसका फोटो हुआ ना उसको सामने बिठा कर देखते रहते थे बनाते, तो उस फोटोग्राफर की दुकान थी, मैंने उससे पूछा ये बुढ़िया क्या कहकर गई, क्यों लाई मुझे, कहने लगा ये बुढ़िया मेरे पास आई थी और उसने कहा कि मुझे शैतान का फोटो, तो मैंने उससे कहा मैंने शैतान को देखा नहीं, मैं कैसे फोटो बना, तो आपको लाई थी ऐसा शैतान ऐसा इतना बदसूरत था, और सलाहियतों के एतबार से इस्लामी तारीख का हिरा और कायदा कुल्ली जितने बड़े हैं सब नहायत बदसूरत और नहायत ढूंढी काले कलोटे लूले लंगड़े सलाहियतम अल्लाह मान। मैं समझा ये रहा कि इंसान का जाहिर जिस्म मुराद नहीं बल्कि तमाम मखलूकात को अल्लाह ने जिस मखलूक को जैसा जाहिर जिस्म देना हिकमत समझी वो दे दिए, मगर जो बातनी एबिलिटी सलाहियत दी है वो भी सब मखलूकात को दी, मगर उनमें नंबर अव्वल इंसान का। अल्लाह फरमाते हैं कि हमने इंसान को बेहतरीन सांचे में डाला है, मिसाल लो तो बात समझ में आए, 4 मिसालें, ड्राई फ्रूट में अंजीर, तो मक्के में हुजूर के जमाने में ताजा फल तो थी, वहां तो पहाड़ी पहाड़ है, अब 2 ही फल थे वो भी खुश्क खजूरें सोहारे और अंजीर, ये भी बाहर से आते थे, मक्का में चारों तो कुछ भी नहीं, तो ड्राई फ्रूट है, ताजे फ्रूट तो वहां है ही नहीं, उन ड्राई फ्रूट में खजूर है और अंजीर है, बताओ अव्वल नंबर किसका है, अंजीर का, खजूर से अंजीर अच्छा समझा जाता है। तिलहनों में, तिलहन उर्दू में कहते हैं तमाम वो बल्ले जिसमें से तेल निकलता है, जैसे सरसों है, राय है, क्या क्या, अब तो दुनिया भर में से मकई में से भी तेल निकालने लगे, तमाम वो गल्ले जिनमें से तेल निकलता है उसको उर्दू में तिलहन कहते हैं, गुजराती में भी एक लफ्ज है मगर मुझे याद नहीं आ रहा। तिलहनों में जैतून नंबर एक, आज भी जैतून का तेल बड़ा ही बरकत वाला समझा जाता है, नंबर 1 समझा जाता है, तिलहन खाने में भी, बदन में लगाने में भी, नंबर 2 पीने में भी, तरह तरह की बीमारियों का इलाज भी है जैतून के तेल। दूसरी मिसाल दी कि तिलहनों में देखो जैतून का तेल नंबर 1। तीसरी मिसाल, दुनिया में बेशुमार पहाड़ हैं, हिमालय पहाड़ से लेकर छोटे बड़े बेशुमार पहाड़ हैं, लेकिन पूरे सेना को जो अहमियत हासिल है वो किसी पहाड़ को हासिल नहीं है, दूर पहाड़ पर اللہ نے تجلی فرمائی ہے اور موسیٰ علیہ السلام کو وہاں نبوت سے سرفراز فرمایا. اور قرآن میں ہے انک بالوادی المقدس طوا, وہیں طور پہاڑ پر طوا میدان ہے جس کو قرآن نے کہا وادی مقدس, بہترین میدان. تو پہاڑوں میں طور پہاڑ نمبر ون. دنیا میں بے شمار سٹیز ہیں, شہر ہیں, آج بھی ہیں پہلے بھی تھے, لیکن ان میں مکہ مکرمہ کو جو اہمیت حاصل ہے وہ کسی شہر کو حاصل نہیں. شہر من حیث ہوا ہوا, شہر شہر نہیں. ھذا البلد الامین, الامین کی صفت کے ساتھ لو, وہ شہر جہاں کوئی خطرہ نہیں, کوئی اندیشہ نہیں, وہ صرف مکہ ہے. اس کا حرم شریف, جب اسلام سے پہلے بھی اس حرم شریف میں آدمی اپنے باپ کے قاتل سے ملتا تھا, کچھ نہیں کہتا حرم شریف. تو یہ شہر جو امن والا شہر ہے, بتاؤ دنیا میں کون سا کوئی امن والا شہر ہے؟ کوئی نہیں. تو شہروں میں نمبر ون مکہ, ڈرائی فروٹ میں انجیر, تلہن میں زیتون, پہاڑوں میں طور سینا, شہروں میں مکہ امن والا شہر. ان چار کی مثال دے کر فرمایا لقد خلقنا الانسان فی احسن تقویم, ہم نے انسان کو بہترین سانچے میں ڈھال کر کے بنایا, یعنی انسان کو اعلیٰ درجے کی نمبر ون صلاحیتیں دی. اللہ کی مخلوقات میں فرشتے بھی پیچھے ہیں, جنات بھی پیچھے ہیں, ساری مخلوقات پیچھے ہیں جو صلاحیتیں اللہ نے دی. نتیجہ کیا کہ انسان اپنی مہارت سے شیر کو بھی قابو میں کر دیتا ہے. سرکسوں میں شیر منہ کھولتا ہے, ایک آدمی اس کے منہ کے اندر اپنا سر ڈالتا ہے, مگر شیر کی مجال نہیں ہے تو منہ بند کر, وہ منہ ڈال کر تھوڑی دیر رکھ کر نکال لیتا ہے. شیر کیوں نہیں کر سکتا, منہ پر ہلا نہیں سکتا. ہاتھی کو بھی اپنے تابع کر لیا, اس کو بھی ٹیبل پر کھڑا کر دیتا. سرکسوں میں یہ تماشا دکھاتے ہیں, ایک ٹیبل ہے اس پر ہاتھی چاروں پر کھڑا ہو جاتا, اتنا بڑا جستے والا انسان کے اشاروں پر ناچتا. گھوڑا ہو, گائے ہو, بھینس ہو, ساری مخلوقات انسان کے اشاروں پر ناچتی. تو یہ انسان نے اپنے بل پر قابو میں کیا. بل تو ہاتھی میں زیادہ ہے, گینڈے میں زیادہ ہے, گھوڑے میں زیادہ ہے. انسان نے اپنی ابیلٹی صلاحیتوں کی بنا پر قابو نہیں کیا. بہرحال اتنی مثالیں کافی ہیں کہ اللہ نے اپنی مخلوقات میں سب سے بہترین صلاحیتوں سے انسان کو مالا مال کیا. اب یہ جس لیول پر انسان کو پیدا کیا ہے, اس لیول سے آدمی اپنے آپ کو اونچا اٹھا ہے تو کروبیوں سے بھی آگے نکل جائے. کروبی کہتے ہیں اللہ کے مقرب فرشتے. فرشتے تو بہت ہیں, چار فرشتے مقرب ہے. پھر ان سے وہ فرشتے جو حضرت اعظم کو اٹھائے ہوئے ہیں, ان کا مقام و مرتبہ اور قریب ہے. یہ فارسی لفظ ہے کروبی. کروبیوں سے بھی انسان آگے نکل جائے اگر وہ اپنے آپ کو اس لیول سے اونچا اٹھا, پر اگر گرا ہے تو ساتویں زمین کے نیچے پہنچ جائے. یہی مضمون آگے بیان کیا, تم مرددناہ اسفل سافلین, پھر ہم انسان کو لوٹا دیتے ہیں نچلی مخلوق سے نچلی مخلوق کی طرف. کیڑے مکوڑے, خنزیر, سب سے انسان گیا گزرا ہو جاتا ہے, کیونکہ یہ ساری مخلوقات جہنم میں نہیں جائیں گی. کافر کو جہنم میں جانا پڑے تو ان سے بھی بدتر ہو. تو اگر اس لیول سے اپنے آپ کو گرائے تو گراتا گراتا یہاں تک چلا جائے, نچلوں سے بھی نچلے جو ذلیل ترین کم ترین مخلوقات ہیں ان سے بھی کم تر ہو جائے. تم مرددناہ اسفل سافلین, اور اگر اپنے آپ کو اٹھائے جنت نشی بنے گا جس کا مقام اللہ سے نفس لگواں ہے. وہ حدیث یاد کرو کہ جنت کے درجات 100 درجات, سب سے اوپر کا درجہ فردوس ہے, بہشت سے بری ہیں, وہ فوقہ عرش الرحمن, فردوس کے اوپر رحمان کا تخت شاہی. جنت جو اللہ سے متصل ہے اتنی, اور جنتی جب جنت میں پہنچ جائیں گے تو پر ریخ اللہ کی زیارت و دیدار ہو, کیونکہ قریب پہنچ گئے, دیدار میں کیا بولے جانے. جس نے گرایا نیچے گرایا وہ تو نچلوں سے نچلے, نچلوں سے نچلے, بدتر سے بدتر مخلوقات سے بھی نیچے چلا گیا, اور جو ایمان لائے اور انہوں نے نیک کام کی تو ان کو ان کے ایمان کا اور ان کے ایمان کا ایسا اجر اور بدلہ ملے گا جو کبھی ختم نہیں ہو. اِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ فَلَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ. پھر اس کے بعد ایک سوال مقدر کا جواب ہے. ایمان ہم لائے ہیں, نیک کام کرتے ہیں صبح سے شام تک, گھر میں کھانے کو دانے نہیں. ہمارے یہاں ایک نعرہ, گھر میں روٹی نہیں میرا دیش مہان, گھر میں کھانے کو روٹی نہیں میرا دیش مہان. تو ایمان بھی ہم لائے, مزے سالے بھی کر رہے, کہاں اجر مل رہا. فرمایا مہینہ پورا ہونے دے, پہلی تاریخ اگلے مہینے کا آنے دے, دیکھ ٹھیلا بھر کر کے تنخواہ لے کر گھر لائے گا, مگر مہینہ بھر تو تجھے اپ ڈاؤن کرنا پڑے گا, کچھ بھی نہیں لائے گا. پورا مہینہ جاتا ہے آتا ہے, اپنا گیس جلا کر پیٹرول جلا کر جاتا ہے, شام کو کھا لیا آتا ہے. کوئی کہے گا بے وقوف ہے, بے وقوف نہیں ہے, مہینہ پورا ہونے دے, اگلی تاریخ پہلی تاریخ کو ٹھیلا بھر کے دے دیتا ہوں. تو یہ دنیا میں آپ کو تنخواہ پانے کے لیے مہینے بھر انتظار کرنا پڑتا ہے, تو آپ کے ایمان اور عمل صالح کا اجر پانے کے لیے تھوڑا انتظار نہیں کرنا پڑے. اور وہ جزا کا دن ہے, وہ دن آنے دو. وہ دن آیا کہ تمہارے ایمان اور عمل کے اجر سے تمہیں وارے نیارے تمہارے ہو جائیں. اب کافر تو اس دن کو نہیں مانتا, اگر جزا کے دن کو مانتا تو کافر کیوں ہوتا. تو قرآن ہم سے کہہ رہا ہے فما یکذبک بعد بالدین, بس کیا چیز ہے جو تجھے جھٹلا رہی ہے جزا کے دن کو. تو تو مسلمان ہے, قیامت کے دن کو مانتا ہے, جزا کو دن کو مانتا ہے, پھر کیوں یوم دین کو تو نہیں مانتا, جزا یوم الدین کو بھی. میں علیہ کم الحاکم کہ اللہ تعالیٰ تمام فیصلہ کرنے والوں سے بڑا فیصلہ کرنے والے نہیں ہیں. ان کا یہ فیصلہ ہے کہ اس دنیا میں جب تک تم رہو گے ایمان اور عمل صالح کا بدلہ نہیں ملے, یوم الدین آئے گا تب بدلہ ملے, اس سے پہلے نہیں ملے. یہ احکم الحاکم کا فیصلہ ہے اور تو مانتا ہے. یہ مومنین سے کہا جا رہا, سب انسانوں سے نہیں, مومنین سے کہا جا رہا ہے. کیا اللہ احکم الحاکمین نہیں ہے؟ بے شک جب وہ احکم الحاکمین ہیں, تمام فیصلہ کرنے والوں میں سب سے بڑے فیصلہ کرنے والے ہیں, تو ان کا یہ فیصلہ. جیسے دنیا میں رواج ہوتا ہے کہیں پہلے ساتھ میں ایک مرتبہ تنخواہ ملی, پھر گرانی ہو گئی تو 6-6 مہینے میں تنخواہ ملنے لگی, پھر گرانی ہو گئی تو مہینے مہینے تنخواہ ملنے لگی. پھر جن ملکوں میں करेंसी हैवी है यानी गरानी ज्यादा है, वहां पर भी तनख्वाहें मिलने लगी। अब कोई पूछे तो वाय वाय ट्रेडिशन है, रिवाज एक अंदाज है, जैसे अहकमुल हाकमीन का भी एक फैसला है कि मोमिनीन को ईमान का और उनके अमल साले का बदला योमुद दीन आएगा उस दिन मिलेगा, उससे पहले नहीं है, पहले भी इंतजार करना। और हर मोमिन यौमुद्दीन को मानता है, तू तो मानता है यौमुद्दीन को, फिर क्यों झुटलाता है उसे, और क्यों नमाज मस्जिद में घर पढ़ करके घर पहुंचा वो चाहता है घर में उस्ताजिर रखा हो नमाज में, ऐसा क्यों चाहता है, यौमुद्दीन का इंतजार क्यों नहीं करता। बहरहाल ये मैंने आयत का सूरत का तर्जमा किया है, इसमें ये इतना अहम मजमून समझाया गया है। अब आओ मौजू पर, हर इंसान जो अल्लाह ने एबिलिटी दी है उस एबिलिटी में अपने आप को उठा भी सकता है, गिरा भी सकता है। ये जो मदारिस इस्लामिया है इनमें क्या किया जाता है, इन मदारिस इस्लामिया में तमाम इंसानों को, मर्दों को और औरतों को ये तालीम दी जाती है कि तुम्हें अल्लाह ने जो सलाहियतें दी हैं तमाम मखलूकात में सबसे बेहतर सलाहियतें, नंबर वन सलाहियतें दी हैं, उन सलाहियतों को तुम इस तरह से अप कर सकते हो। यही मदारिस इस्लामिया की गर्ज होगा। पर जो तालिब और जो तालिबा इस मकसद को पूरा करते हैं वो मदरसे की जिंदगी को कारामत बना, मदरसे में जो कुछ पढ़ाया जाता है लिखाया जाता है बराए अमल है। और ईमान तो है ही अल्हम्दुलिल्लाह, मगर ईमान भी कवी और ज़ईफ होता है। एक आलिम का ईमान और एक आमी का ईमान बराबर नहीं होता, दोनों के ईमान में फर्क होता है। एक समझदार का ईमान और एक भोले आदमी का ईमान बराबर नहीं होता है, उनमें फर्क होता है। इसी तरह से आमाल में भी फर्क है। तो ये ईमान को मजबूत किया जाता है, इल्म दीन हासिल करके ईमान को मजबूत किया जाता है। अगर जाहिल है इल्म दीन नहीं जानता तो ईमान को उसके अंदर जरूर होगा लेकिन निहायत कमजोर इल्म होगा। कुरान करीम ने हजरत इब्राहिम अलैहि सलाम को फरमाया इन इब्राहिम काना उम्मतन कानित, इब्राहिम अलैहि सलाम बज़ात खुद एक अंजुमन, इतनी बड़ी सलाहियतें इब्राहिम अलैहि सलाम के अंदर जो आई किस चीज से आई, ईमान और अमल साले से आई। अंबिया का ईमान और अमल साले उम्मतियों के ईमान और अमल साले से बड़ा हुआ, फिर अंबिया में उलुल अज़्म अंबिया का ईमान और अमल साले और बड़ा हुआ होता। हजरत इब्राहिम अलैहिस्सलाम उलुल अज़्म अंबिया में से, उनका मकाम और मर्तबा जो बुलंद हुआ है वो इसी ईमान और अमल साले से हुआ। और ईमान और अमल साले इल्म दीन से हासिल होता है, ईमान इल्म दीन हासिल होने से ईमान मजबूत होता है और अमल सालेहा वजूद में आता है। बस जो तालिब और जो तालिब इन मदारिस इस्लामिया में पढ़ते हैं तो क्या मिलेगा, स्कूलों में पढ़ो डिग्री मिलेगी दुनिया कमाओ, इन मदरसों में पढ़ने से क्या मिलेगा, इन मदरसों में पढ़ने से ईमान मजबूत होगा और अमले साले को जानेगा और अमले साले की तौफीक मिलेगी और उसका सिला जब यौमुद्दीन आएगा तब मिलेगा। और जो तालिब और तालिबा मदरसे की जिंदगी को बर्बाद करते खेलते कूदते हैं पढ़ते लिखते कुछ नहीं, तो फिर उस मौलवी से जाहिल हाजी अच्छा, एक हाजी साहब है पढ़े लिखते कुछ नहीं है, अल्लाह का नेक बंदा है। तो इस मवाली मौलवी से, मवाली के माने यार दोस्त, फ्रेंड बनाता फिरता फेसबुक पर आज तो फ्रेंड बहुत बनाते हैं, तो फ्रेंड बनाता फिरता है ये मवाली है। तो ये मौलवी है मगर मवाली है, उस मौलवी से जो मवाली है उससे ये हाजी साहब अच्छे हैं जो बेचारे दिन पड़े हुए नहीं। उसने अपने आपको गिराया सोसाइटी में उस मौलवी की जो मवाली है उसकी कोई इज्जत और आबरू नहीं होती और ये हाजी साहब की इज्जत और आबरू होती। इसलिए जो लड़के और लड़कियां इस बात को सुन रही हैं वो इस बात को समझ लें कि मदरसे की जिंदगी कामयाब बनानी है दुनिया करो दुनिया का इल्म हासिल करो। दुनिया में जब रहना है तो दुनिया के इल्म भी हासिल करने हैं मगर दीन का इल्म दुनिया के इल्म के साथ साथ हासिल करना है। और दुनिया का इल्म दुनिया कमाने के लिए दीन का इल्म आखिरत आबाद करने दुनिया का इल्म दुनिया कमाने के लिए दुनिया में इज्जत के साथ जीने के लिए और दीन का इल्म आखिरत के कमाने के लिए है और आखिरत को आबाद करने इंसान के इख्तियार में है अपने आप को तो अर्श से नीचे नहीं रहता और गिराए अपने आप को जहन्नम के सबसे नीचे तबके में पहुंच जाता। ये इस सूरत में मजमून है कि हमने इंसान को एबिलिटी के एतबार से बेहतरीन नंबर वन एबिलिटी दी है फिर वो चाहे तो उठाए चाहे गिराए तो आखिर और ना नहीं اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد بعدد من صلى وسلم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم إنا نسألك الهدى والتقى والعفاف والغنى ربنا اغفر وارحم وتجاوز عما تعلم ولا نعلم فإنك أنت العزيز الأكرم يا إله العالمين ہماری نیکیوں کو قبول فرما ہماری حسنات میں برکت پیدا فرما یا اللہ ہمیں دنیا میں بھی بھلائی عطا فرما آخرت میں بھی بھلائی عطا فرما اور جہنم کے عذاب سے ہماری حفاظت فرما اے میرے مولا ہماری کوتاہیوں کو معاف فرما ہماری غلطیوں پر قلم آپ کو پھیر دے اے اللہ اس ادارے کو قبول فرما اس ادارے میں پڑھنے پڑھانے والوں کو سب کو اپنی مرضیات پر چلنے کی توفیق عطا فرما اے اللہ ان کو دنیا کا علم بھی عطا فرما اور اپنے دین کا علم بھی عطا فرما اور اے اللہ ہم سب کو اپنی مرضیات پر چلنے کی توفیق عطا فرما یا الہ العالمین ہم میں جو بیمار ہے انہیں شفا عطا فرما جو پریشان حال ہیں کسی بھی وجہ سے ان کی پریشانیوں کو دور فرما اے میرے مولا ہماری مغفرت فرما ہمارے ماں باپ کی مغفرت فرما اور تمام مسلمان مردوں کے مسلمان عورتوں کی مغفرت فرما سبحان ربک رب العزت